र यो हो कार्यक्रम अर्पण शुभ साँझ। हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि तपाईँसँग रमाइलो कुराकानी गर्नको लागि हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज, अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ 7 बजे पछाडि उपस्थित हुने गर्छौँ। करिब करिब आधी घन्टा तपाईँसँगै रहन्छौँ। मिठा मिठा लोकदोहोरी भाकाहरूलाई तपाईँको माझमा राख्छौँ, अनि तपाईँको दिनभरिको थकानलाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिस गर्छौँ। आउन चाहनुहुन्छ आज पनि यो साँझको बेला भनेदेखि हामीलाई फोन गर्नुहोला 0556-63-332 र 0556-63-333 यो दुईवटा बाटो आज पनि हामीले तपाईँको लागि खुला गरिसकेका छौँ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, म ढिला नगरिकन उहाँलाई स्वागत गर्छु। हेलो हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म पदमपुरबाट। पदमपुरबाट यहाँको शुभ नाम? सन्दीप दराई। सन्दीप दराई, हजुर। के गर्नुहुन्छ सन्दीपजी? हाम्रो राज्यले फोन काट्दिनु भयो कि क्या हो? अबदेखि चाहिँ काट्नुहुन्न है, तर फोन नकाट्नु पर्ने हो। अब कार्यक्रमको अन्तिम अन्तिममा भएर पनि हुन सक्छ है। अनि सन्दीपजीको खाना भयो कि भएको छैन? भर्खर त साँझ परेको छ होइन? हजुर, ठिक छ। आज कसको साथ सम्झिनुहुन्छ? अब बज्ने भाका मार्फत सर्वप्रथम त हजुरलाई धन्यवाद। अनि मेरो साथी विष्णु सिमल सिन्हा, रामधनी चौधरी, हजुर, र मेरो घर परिवार, र सन्दीप दराई भन्ने चिन्ने नचिन्ने सम्पूर्णको लागि। हुन्छ सन्दीपजी, अहिले भने छिटो आउँदै गर्नुहोस् है। नमस्कार, सन्दीपजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायी हो। तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गरिहाल्नुहोला 0556-63-332 र 0556-63-333 यो दुईवटा बाटो एकदमै खुल्ला छ। र यति बेला अर्को साथी आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गर्छु। हेलो, कोही साथी हुनुहुन्थ्यो तर उहाँसँग चाहिँ कुराकानी हुन सकेन, फोन डिस्कनेक्ट भएको छ। तपाईँ आउनुहोला, हामी हरेक दिन आउँछौँ अर्पण शुभ साँझको व्यवसाय लिएर 7 बजे पछाडि, तपाईँलाई थाहा नै छ। र यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो हजुरजी, नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म प्रज्वल लामा। हजुर, प्रज्वल लामा। प्रज्वल लामा, कहाँबाट प्रज्वलजी? हजुर, कोराकदेखि। कोराकदेखि, हजुर। अनि के गर्नुहुन्छ? ओफो, आज अलिकति नेटवर्कमा प्रब्लम हो कि जस्तो लागिरहेछ। साथीहरूसँग कुराकानी गर्न खोजिरहेछु तर पुरै रूपमा चाहिँ सब कसैसँग पनि कुराकानी हुन सकिराखेको छैन। आउनुहोला तपाईँ, मिठा मिठा भाकाहरू आज पनि मैले अर्पण शुभ साँझको व्यवसायमा लिएर आएको छु। र यति बेला अर्को साथी हुनुहुन्छ, आशा गरौँ उहाँसँग चाहिँ पुरै कुराकानी हुनेछ। हेलो हेलो हेलो, राजी, हामी यति बेला एउटा गीत सुन्नुपर्छ कि जस्तो लागिरहेछ। एउटा भाका तपाईँको लागि थोरै अगाडि जोड्छौँ, त्यस पछाडि तपाईँसँग कुराकानी गर्न आउने नै छ। तपाईँ फोन गर्दै गर्नुहोला 0556-63-332 र 0556-63-333 यो दुईवटा बाटो खुल्लैछ। कोही साथी आइसक्नु भएको छ है भन्नुभएको छ, ठिकै छ, उहाँलाई स्वागत गर्छु। त्यस पछाडि हामी एउटा भाका सुन्नुपर्छ भन्न खोजिराखेको थिएँ तर फोन डिस्कनेक्ट भएको छ। यति बेला चाहिँ हामी अर्पण शुभ साँझको व्यवसायमा एउटा निकै नै मिठो भाका तिम्रो दर्शन पाइन मैले। आँसु भरेर मिठो मिठो कल्पना गरेर मनमा तिम्रै माया बोकी यहाँसम्म आए रोदै कहाँ जाऊँ म तिम्रो दर्शन पाइन मैले आँसु मात्रै पाएँ तिम्रै याद भरेर मिठो मिठो कल्पना गरेर मनमा तिम्रै माया बोकी यहाँसम्म आए हृदय पाइन मैले आँसु मात्रै पाएँ तिम्रो दर्शन पाइन मैले आँसु मात्रै पाएँ कहाँ कहाँ खोजुमा तिम्रो दर्शन पाइन मैले अलिकति मर्मस्पर्शी खालको तपाईँको मनलाई सुने खालको भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ www.radioarpan.com.np लगइन गरेर र आउन चाहनुहुन्छ यति बेला हामीलाई सुनिराख्नु भएको छ हामीले बजाउने भाका मार्फत आफ्नो आफन्तहरूलाई सम्झिन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0556563332 र 0556563332 तपाईँहरूको लागि खुल्लै छ र यति बेलाको साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हेलो दिदी नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट श्रीराम चेपाङ दिदी कोराकबाट के भन्नुभयो रे श्रीराम चेपाङ श्रीराम चेपाङ हजुर अनि के गर्नुहुन्छ श्रीरामजी यतिकै बस्नुहुन्छ आज हरपुर शुभ साँझमा पहिलोपटक फोन गर्नुभयो पहिलोपटक नै हो अनि कतिको सुन्नुहुन्छ नि कार्यक्रम कार्यक्रम कतिको सुन्नुहुन्छ सुन्नुहुन्छ ल धेरै माया गर्नुहोस् धेरै सुन्नुहोस् है अनि अब बज्ने भाका मार्फत कसलाई सम्झिनुहुन्छ यति बेला हुन्छ सूर्यामजी अहिले भने छुट्याउ नमस्कार सूर्यामजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको यो साथी तपाईँ पनि आउन खोज्नु भएको छ होला फोन पनि प्रयास गर्नु भएको छ होला तर लागिराखेको छैन होला फोन प्रयास गर्न चाहिँ नछोड्नुहोस् अर्को साथी आइसक्नु भएको छ उहाँलाई पनि स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार हजुर दिदी नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर हजुर म मकवानपुर सिलिङ्गीबाट बेलबहादुर चेपाङ दिदी ओहो मकवानपुरबाट बेलबहादुर चेपाङ के छ बेलबहादुरजी हालखबर तपाईँको एकदम ठिक छ दिदी बसी बसाइ हो धेरै समय पछाडि आउनुभयो कि क्या है अलिकति यही नयाँ वर्षदेखि टाइम भर्खरै हो दिदी योभन्दा अगाडि त आएको थियो किन नयाँ वर्ष लागेपछि हामीलाई बिर्सिनु भयो कि क्या बिर्सेको होइन दिदी अब अलि ठिक छ यस्तै गरी माया गर्नु होला है सधैँ दिनदिनै फोन गर्नुपर्छ भन्ने पनि छैन, कहिले ब्यालेन्स हुँदैन, कहिले समय हुँदैन, कहिले के गरिरहेको हुन्छ होइन, समय भएसम्म अझै फोन गर्नुहोस् है। अनि आज को को साथ सम्झिनुहुन्छ? सर्वप्रथम त हजुरलाई धन्यवाद। त्यसपछि यहाँ बस्नु भएको छ बम भाइलाई, अनि मेरो घर परिवारलाई, र उडाई अङ्कल आन्टी, र बेलबहादुर चेपाङ भन्ने चिन्ने नचिन्ने सम्पूर्णको लागि सुनाउन चाहन्छु दिदी। हुन्छ बेलबहादुरजी, अहिले भने छुटौँ। नमस्कार। नमस्कार। बेलबहादुरजी आउनु भएको थियो यति बेला, र अर्पण शुभ साँझको बसाई हो यो। एकैछिन एउटा भाकालाई अगाडि जोड्छु, त्यो पनि तपाईँको फोन नलागुन्जेलसम्म एउटा भाका यो सुन्नुहोस्, त्यस पछाडि फेरि आउँछौँ। हाँस्ने दिन गए माया, तिमी जहाँ भए नि जुन ठाउँमा रहे नि सधैँ खुसी भए। मेरो त हाँस्ने दिल गए मायालु, यो भाका तपाईँले सुनिसक्नु भएको छ, र पनि शुभ साँझको व्यवसाय सुनिराख्नु भएको छ, र यति बेला अर्को साथी आइसक्नु भएको छ, म ढिला नगरिकन उहाँलाई स्वागत गरिहाल्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, धेरै समयदेखि पर्खिराख्नुहुन्छ, अनि त्यस पछाडि बिचमा गइहाल्नुहुन्छ, साथी राज्यले साथी हुनुहुन्छ भनेर मलाई सङ्केत गर्नुहुन्छ, म बोलाउँछु, उहाँसँग कुराकानी हुँदैन, त्यस्तो भइरहेछ आज। यति बेला अर्को साथी पनि हुनुहुन्छ भन्ने इसारा त मिल्या छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो, नमस्कार दिदी। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म खोराक सात गोठेरीबाट, प्रमोद तामाङ। प्रमोद तामाङ, के छ प्रमोदजी हालखबर? हालखबर अहिले यतिकै बसिरहेछु दिदी। यतिकै बस्नु भएको छ? हजुर। अर्पण शुभ साँझ पनि सुन्नु भएको छैन अहिले? सुन्नु भएको छ हजुर। अनि खाना खानु भयो कि छैन? खाना खानु भयो कि छैन? ल बिस्तारै बिस्तारै खानु होला है। मेरो पनि भएको छैन, अब कार्यक्रम सकिए पछाडि। अनि आज कसलाई सम्झिनुहुन्छ तपाईँ? सर्वप्रथम हजुरलाई धन्यवाद। अनि कन्ट्रोल रुम हुने दादालाई, मेरो घर परिवार सबैको लागि, अनि मेरो भान्जा कुमार, अनि शान्ति, अनि प्रजल, अनि मेरो भेनाजी सनाज, अनि सन्दर्वे स्याङ्गो, अनि मेरो दिदीहरू माया र समर भनेर चिन्ने सम्पूर्णको लागि, र अर्पण एफएम सुन भन्नुभएको साथीहरू सबैको लागि दिदी। हुन्छ, अहिले भने छुट है। हुन्छ, नमस्कार दिदी। यति बेला अर्पण शुभ साँझको यो विषयमा अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो हेलो दिदी नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? माडीबाट। माडीबाट किन माया मार्नु भयो हामीलाई? माया मारेको होइन, अरू साथीहरूलाई पालो दिएको हो। ठिक छ, त्यो त राम्रो सोचाइ हो, तर पनि तपाईँले चटक्कै बिर्सिएर साथीहरूलाई पालो पनि नदिनु, साथीहरूले गरिहाल्नुहुन्छ, तपाईँ पनि यसो सम्झेको छु है भनेर फोन गर्नुहोस् है। हुन्छ। अनि के छ माडीतिरको हालखबर? नै यहाँ मेरो पनि ठिक छ। तपाईँहरूले माया गर्नुभएको छ, ठिक छ, माया घटाउनु भयो भने थाहा छैन के हुन्छ। अनि त्यही त है, आज कसलाई सम्झिरहनु सरपर शुभ साँझ मार्फत प्रेम कुमारीजीले? हजुर सरपर्मा हजुरलाई धन्यवाद। अनि त्यो सुनिदा राजलाई, अनि सुनिताले सुनिरहेको छ होला, उसलाई धेरै धेरै मिस गरिरहेको छु होइन। हजुर। अनि त्यसै पर्छ हुनुहुन्छ विज्ञान श्रेष्ठ, अनि मेरो साथीहरू सञ्जु चौधरी, अनि उमा बानिया, सङ्गीता केसी, राजकुमार छन्, परिमिला महत, मलाई जस्तो सुन्छ प्रेम कुमारी भनेर चिन्नुहुन्छ सम्पूर्णलाई। हुन्छ प्रेम कुमारीजी, छुटौँ, नमस्कार। प्रेम कुमारी आउनु भएको थियो यति बेला माडीबाट, र अर्पण शुभ साँझको व्यवसायको हामी अन्तमा पनि आइसकेका छौँ। र अब भने कार्यक्रमबाट पनि छुटिनुपर्छ, यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बसिदिनु भयो तपाईँ सबैजनालाई धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद छ। र जो जो साथीहरू आज फोन सम्पर्कमा आउनुभयो, आउन प्रयास गर्नुभयो, तपाईँहरूप्रति पनि निकै नै आभारी छु। अनि यतिन्जेलसम्म प्राविधिक कक्षमा रहेर साथ दिनुभएको थियो प्राविधिक मित्र राजले, राजलाई धेरै धेरै धन्यवाद भन्दै आजको अर्पण शुभ साँझको यो रमाइलो बसाइबाट म प्रतीक्षा पनि छुटिन्छु। तपाईँ जहाँ जस्तो अवस्थामा रहनुहुन्छ सधैँ खुसी रहनुहोला। हवस् त, नमस्कार। सानो मतिमी बाहेका यो संसारमै छैन, तिमी बाहेक मलाई मनो परेको यो संसारमै छैन, विश्वास गर मेरी सानो कसम ढाके हैन, तिमीलाई रोजे लाखौँ माया मसु सानो मतिमी बाहेका यो संसारमै छैन, तिमी बाहेक मलाई मन परेको यो संसारमै छैन, विश्वास गर मेरी सानो कसम ठाके हैन, विश्वास गर मेरी सानो कसम ठाके हैन। संसारमै छ तिमी भएको मलाई मन परेको यो संसारमै छैन विश्वास गर मेरी सानो कसम खाएर पारे पनि पैसा कहीँ न हाँसो बोल्छु जिन्दगी सुन्दिन यो संसारमै छैन तिमी भएको मलाई मन परेको यो संसारमै छैन गाउँ घर समाजको दर्पण।